शर्मा शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पंप सँगै फोन नम्बर 0556362290 रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथै एसएल पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। मल्टीलर्निंग एकाडेमी म्याथ साइंस र टेस्ट नदी पांच विषय में मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई हुने एटीच्यूट मल्टीलर्निंग एकाडेमी खैरानी चार पर्सा नारायणी डेवलपमेंट बैंक को माथि मोबाइल 9842146174। नमस्कार। अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। स्थानीय समाचार विस्तारमा चितवनमा दुईवटा नगरपालिका थपिएका छन्। मन्त्री परिषदको आज बसेको बैठकले चितवनमा 200 सहित देशभर 72 नयाँ नगरपालिका थप गर्ने निर्णय गरेको हो। मन्त्री परिषदको निर्णयसँगै चितवनमा खैरहनी र चितवन नगरपालिका थप हुने भएका छन्। खैरहनी नगरपालिकाले पूर्वी चितवनका चैनपुर खैरहनी र कुमरुजलाई समेट्नेछ। चितवन नगरपालिकाले पश्चिम चितवनका शारदा नगर र गुन्जानगरलाई समेट्नेछ। खैरहनी नगरपालिकाको केन्द्र पर्सामा र चितवन नगरपालिकाको केन्द्र गुन्जानगर गाविसको वडा नम्बर 1 रहनेछ। खैरहनीमा 13 र चितवनमा 11 वडा रहनेछन्। 46,398 जनसंख्या रहेको क्षेत्रलाई खैरहनी नगरपालिका र 26,579 जनसंख्या रहेको क्षेत्रलाई चितवन नगरपालिकाको घोषणा गरिएको हो। चितवनमा हाल भरतपुर र रत्नगर नगरपालिका छन्। थप गरिसँगै चितवनमा नगरपालिकाको संख्या 4 पुगेको छ। यसै गरी नवलप्रासी जिल्लामा 5 नगरपालिका थप गरिएको छ, जसमा गैंडाकोट, कावासोती, सुनबल, देवचुली र बर्दघाट रहेका छन्। गैंडाकोट नगरपालिकाले मुकुन्दपुर र अमरापुरी पनि समेट्नेछ भने देवचुली नगरपालिकाले प्रगति नगर र दिव्यपुरी, कावासोती नगरपालिकाले शिवमन्दिर, अग्यौली र पिठौरीलाई समेट्नेछ। त्यसै गरी बर्दघाट नगरपालिकाले माकर र पञ्चनगर, सुनवल नगरपालिकाले स्वाठी गाविसलाई पनि समेट्नेछ। नयाँ नगरपालिकाको स्वीकृतिसँगै नगरपालिकाको संख्या देशभर 58 बढेर 130 पुगेको छ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन शिक्षकहरूको क्षमता अभिवृद्धि गर्नुपर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। नेपाल राष्ट्रिय शिक्षक संगठन क्षेत्र नम्बर 1 चितवनको आयोजनामा आजदेखि पूर्वी चितवनको वीरेन्द्रनगर गाविसमा शुरू भएको त्रिदिवसीय विषयगत शैक्षिक कार्यशाला गोष्ठीको उद्घाटन सत्रमा बोल्ने सरकारवालाहरूले यस्तो बताएका हुन्। साथै उनीहरूले क्षमता अभिवृद्धिसँगै शिक्षकले नै केही प्रयत्न गरे सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आउने बताएका छन्। नेपाल राष्ट्रिय शिक्षक संगठन नारायणी अञ्चलका सदस्य डेली प्रसाद थपलियाले क्षमता अभिवृद्धिसँगै शिक्षक आफैले प्रयत्न गरेको खण्डमा सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने र सामुदायिक विद्यालयतर्फ अभिभावक विश्वास बढ़ने बताउनुभयो। शिक्षकले कक्षा प्रभावकारी बनाउन भोलि कुन विषय कसरी पढ़ाउने भन्ने बारे पूर्व तयारी गरी बाल मनोविज्ञान अनुसार अध्यापन गराउनुपर्नेमा उहाँले जोड़ दिनुभयो। साथै उहाँले निजी विद्यालयमा शिक्षकहरू नियमित हुँदा शैक्षिक गुणस्तर बढ़ेको भन्दै सामुदायिक विद्यालयमा शिक्षकहरू बढ़ी विधामा बस्दा पनि गुणस्तरीय शिक्षा दिन नसकेको औल्याउनुभयो। जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले पछिल्लो समय सामुदायिक विद्यालयतर्फ विद्यार्थी तथा अभिभावकको आकर्षण बढ़ेको आफूले पाएको भन्दै सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा दिन सक्दैन भन्ने गलत मानसिकता हटाउनुपर्ने बताउनुभयो। एकाध शिक्षकले गुरूको आदर्श छाड्दा सामुदायिक विद्यालयमा समस्या आएको भन्दै जिल्ला शिक्षा अधिकारी शर्माले शिक्षकको पेशागत दक्षता अभिवृद्धि गर्दै नयाँ प्रविधि अनुसार शिक्षण सिकाई हुनुपर्ने बताउनुभयो। कार्यक्रममा नेपाल शिक्षक युनियन चितवनका अध्यक्ष हरिप्रसाद आचार्यले सामुदायिक विद्यालयहरूमा पनि अंग्रेजी माध्यमबाट पठन पाठन गरेको खण्डमा निजी विद्यालय जस्तै शिक्षा प्रदान गर्न सकिने बताउनुभयो। नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनका अध्यक्ष पूर्णबहादुर पुरीले सामुदायिक विद्यालयले शैक्षिक सवाललाई जोड़ दिँदै बाल मैत्री सिकाई हुनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा शिक्षा प्रेमी बोधराज पाण्डेले सामुदायिक विद्यालयबाट निजी विद्यालयमा विद्यार्थीको आकर्षण किन भइरहेको छ भन्नेबारे समीक्षा गर्नुपर्ने औल्याउनुभयो। कार्यक्रममा वीरेन्द्रनगर गाविस सचिव गणेश ज्ञावाली, सहजकर्ता भैरवराज रेग्मी लगायतले पनि मन्तव्य राखेका थिए। शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ शुरू भएको गोष्ठीमा क्षेत्र नम्बर एकका विभिन्न विद्यालयका 60 जना शिक्षक शिक्षिकाको सहभागिता रहेको छ। गोष्ठीमा गणित र अंग्रेजी विषयका शिक्षकहरूलाई दुई समूहमा विभाजन गरी सहजीकरण गरिने नेपाल राष्ट्रिय शिक्षक संगठन क्षेत्र नम्बर एकका सदस्य एवं गोष्ठी संयोजक गोपाल सेनाले जानकारी दिनुभयो। गोष्ठीको उद्घाटन कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठन क्षेत्र नम्बर एकका संयोजक रोहिणी प्रसाद लोहनीको अध्यक्षतामा भएको थियो। चितवन लोकल ट्रक तथा ट्रिपर ढुवानी व्यवसायी एवं क्रसर तथा खानी उद्योग व्यवसायीहरू सरकारले बनाएको क्रसर उद्योगका लागि तोकेको नयाँ मापदण्डको विरोधमा उत्रिएका छन्। त्यसको विरोधमा चितवनका क्रसर व्यवसायीहरूले आज नानगढ बजारमा ट्रिपर र्याली निकालेर विरोध जनाएका छन्। सरकारले तोकेको सड़क खोलाबाट 500 मिटर, वन बस्तीबाट 2 किलोमिटर भित्र क्रसर उद्योगहरू खोल्न नहुने नियम बनाएपछि क्रसर व्यवसायीहरू विरोधमा उत्रिएका हुन्। सो विरोध र्यालीलाई सम्बोधन गर्दै चितवन क्रसर उद्योगका अध्यक्ष समर बहादुर शेरचनले सरकारको निर्णय अनुसार सञ्चालन भएका उद्योगलाई विस्थापित गर्न नहुने बताउनुभयो। उहाँले विधिपूर्वक दर्ता गरेका उद्योगहरूलाई सरकारले विस्थापन गर्न खोजेको भन्दै सरकारले नयाँ विकल्प खोज्न आग्रह गर्नुभयो। त्यस्तै क्रसर व्यवसायी परशुराम घिमरेले क्रसरहरू निर्बाध रूपले चल्न दिनुपर्नेमा जोड़ दिनुभयो। भरतपुरमा उपचाररत थालेसेमियाका 3 जना बिरामीको उपचारका लागि आज आर्थिक सहयोग भएको छ। शरीरमा रगत सुक्दै जाने रोगलाई थालेसेमिया भनिन्छ। रत्नगर स्थायी गर्भवती वैदेशिक रोजगारीको सिलसिलामा फिनल्याण्डमा रहेका गोविन्द आचार्य सहित 22 जनाबाट संकलन गरिएको 60,000 रूपियाँ बिरामीका परिवारलाई हस्तान्तरण गरिएको हो। रत्नगर 4 देवौली निवासी कमल चौधरीका छोरा नीरज चौधरी र शरद चौधरी, स्थानीय आशा चौधरीका छोरा आयुष चौधरी स्वरोग लागेपछि उपचाररत छन्। गोविन्द आचार्यका बुबा एमनाथ आचार्य र श्यामु बाबु बरतौलाले संयुक्त रूपमा सुरकम हस्तान्तरण गर्नुभएको थियो। कमजोर आर्थिक अवस्था भएका उनीहरूको उपचारमा समस्या भएपछि विभिन्न संघ संस्थाबाट तथा व्यक्तिहरूले सहयोग गरिरहेका छन्। नेपाल जेसिस क्षेत्र मर्ख सम्मेलन भोलिदेखि चितवनमा हुने भएको छ। भरतपुरको क्यान्सर अस्पतालको अडिटोरियम हलमा हुने सम्मेलनमा नारायणगढ लेडी जेसिसलाई आतिथ्यता गर्ने अवसर मिलेको छ। सम्मेलनको भोलि परराष्ट्र मन्त्री महेन्द्र पाण्डेले उद्घाटन गर्ने कार्यक्रम छ। जेसिसले आज नारायणगढमा पत्रकार सम्मेलन गरी सोबारे जानकारी गराएको हो। सम्मेलनमा प्राध्यापक रमाकान्त सापकोटाले शान्त र समृद्ध राष्ट्रका लागि युवा नेतृत्व प्रकरणमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ। सो कार्यपत्रमा नेपाली कंग्रेसका सभासद चन्द्र भण्डारी, नेकपा एमालेका सभासद कृष्ण भक्त पोखरेल, एकीकृत नेकपा माओवादीकी पूर्व सभासद रेखा शर्माले विचार प्रस्तुत गर्नुहुनेछ। यस्तै सम्मेलनमा तालिमको पनि आयोजना गरिएको छ। सम्मेलनमा करिब 500 को सहभागिता रहने सम्मेलनका सभापति जेसी विष्णु बरालले जानकारी दिनुभयो। साथै यस सम्मेलनले नानगढ र यस आसपासका क्षेत्रको पर्यटन, धार्मिक र आर्थिक क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजकले विश्वास लिएको छ। नेपाल रेडक्रस सोसाइटी चितवन शाखा अन्तर्गत पिठुवा उपशाखाको भवन निर्माणका लागि काठमाडौँ कट्ठाघरका नसिब बस्नेतले निशुल्क जग्गा प्रदान गर्ने घोषणा गर्नुभएको छ। एक कार्यक्रमका बीच नसिबले पिठुवा 3 डुम्बरीचोक नजिकै रहेको 12 लाख बराबरको एक कट्ठा जग्गा प्रदान गर्ने घोषणा गर्नुभएको हो। पिठुवामा निर्माण गर्न नेपाल रेडक्रस सोसाइटी सहयोग समिति पिठुवाले केही समय अघिबाट भवन निर्माणको तयारी गरिरहेको छ। सोसाइटी चितवन शाखाका मन्त्री ज्ञानशाली नेपानेको प्रमुख आतिथ्यता तथा शाखाका पूर्व सदस्य रामचन्द्र अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको थियो। लोकतन्त्र सन्देश पर्सा शाखा र अभियान युवा समाज वीरेन्द्रनगरले आज संयुक्त रूपमा पूर्वी चितवनको भण्डारामा रहेको भैरव राष्ट्रिय प्राथमिक विद्यालयमा शैक्षिक सामग्री वितरण तथा नेपाल पत्रकार महासंघ चितवन शाखाका पदाधिकारी एवं सदस्यहरूलाई सम्मान गरेको छ। यी दुई संस्थाले विद्यालयमा अध्ययनरत करिब 5 जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको भने महासंघमा निर्वाचित पूर्वी चितवन घर भएका महासंघका कोषाध्यक्ष ओमनाथ सापकोटा र सदस्य मोहन चन्द्र रूम्बालाई सम्मान गरेको हो। कार्यक्रमका प्रमुख अतिथि एवं लोकतन्त्र सन्देशका सम्पादक ध्रुवराज मिश्र र समाजका अध्यक्ष रामपुकार पाठकले विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै महासंघका कोषाध्यक्ष र सदस्यलाई सम्मान गर्नुभएको थियो। ती विद्यार्थीहरूलाई विद्यालय पुस्तक कापी कलम लगायत शैक्षिक सामग्री वितरण गरिएको लोकतन्त्र सन्देश पर्सा शाखा प्रमुख वीरबहादुर सिम्झालीले जानकारी दिनुभयो। कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका कोषाध्यक्ष सापकोटा गाम्बेसी चेपाङ घरका अध्यक्ष केपी किरण शर्मा लगायत विभिन्न पार्टीका स्थानीय नेताहरूले मन्तव्य राखेका थिए। कार्यक्रम लोकतन्त्र सन्देश पर्सा शाखा प्रमुख सिम्झालीको अध्यक्षतामा भएको थियो। विश्व रेडक्रस दिवसको अवसरमा पूर्वी चितवनको भण्डारामा रहेको साङ्ग्रिला इङ्ग्लिस बोर्डिङ स्कूलमा आज नेपाल जुनियर रेडक्रस सर्कल पुनर्गठन गरिएको छ। सर्कलको अध्यक्षमा सुशान्त थपलिया, उपाध्यक्षमा सञ्जय पाठक, सचिवमा एकता डल्लाकोटी, उपसचिवमा समीर श्रेष्ठ, कोषाध्यक्षमा आइसा लामा, उपकोषाध्यक्षमा समीर इटनी रहेका छन्। त्यस्तै राम लामा, जीवन चापागाई, जिनियस सिलवाल, गौरव धरेल र अनमोल सिलवाल सदस्यमा चयन भएका छन्। यसैगरी शिक्षक नायकमा कमलराज थपलिया, सहनायकमा निर्मल उप्रेति, सावित्री न्यौपाने तथा संरक्षकमा गोकुल सिलवाल रहेका छन्। यसैबीच विश्व रेडक्रस दिवस नेपाल रेडक्रस सोसाइटीको शाखा रत्नगरले पनि मनाएको छ। रत्नगर साथको विपद उत्थानशील समुदाय निर्माणका लागि समुदायको पहल कार्यक्रम गरी उपशाखाले रेडक्रस दिवस मनाएको हो। कार्यक्रम उपशाखा सभापति मित्रेश्वर शर्माको अध्यक्षतामा भएको थियो। पूर्वी चितवनको रत्नगर चार देवौलीमा आज बाख्रामा लाग्ने रोग पीपीआरको परीक्षण गरिएको छ। सो अवसरमा त्यस क्षेत्रका 300 भन्दा बढ़ी बाख्राको पीपीआर परीक्षण गरिएको थियो। परीक्षण कार्यक्रम लियो क्लब अफ चितवन सौराहा बीएससीएएनको संयुक्त आयोजना तथा पशु सेवा केन्द्र रत्नगरको सहयोगमा भएको थियो। आन्तरिक पर्यटन प्रवर्धन तथा दुर्लभ वन्यजन्तु संरक्षण गर्ने उद्देश्यका साथ चितवनको सौराहामा आजदेखि प्रथम गैंडा कप आमन्त्रित जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता शुरू भएको छ। स्थानीय 15 क्लब आबद्ध युवा समाज सौराहाले प्रतियोगिता आयोजना गरेको हो। बागमारा सामुदायिक वनको चौर अन्तर्राष्ट्रिय हात्ती दौड़ हुने स्थलमा भएको प्रतियोगिताको उद्घाटन खेलमा युवा समाज सौराहा विजयी भएको छ। सौराहाले गैंडाकोट फुटबल क्लबलाई 6-2 गोल अन्तरले पराजित गरेको हो। अन्तर्गत भोलि त्रिवेणी युथ क्लब मोगलिन र यंग स्टार क्लब कावासोती बीच प्रतिस्पर्धा हुने समाजका सचिव ईश्वर राणाले जानकारी दिनुभयो। प्रतियोगिता जेठ 5 गतेसम्म चल्नेछ। प्रतियोगितामा चितवन, नवलप्रासी, मकवानपुर र रूपन्देहीका 12 टीमले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताका विजेताले 1,11,111 रूपियाँ नगद सहित गैंडाको मूर्ति पुरस्कार पाउनेछ भने दोस्रोलाई 55,555 रूपियाँ सहित गैंडाको मूर्ति पुरस्कार दिने आयोजकले जनाएको छ। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, एकीकृत माओवादीमा उत्पन्न भएको संकटले एमालेलाई फाइदा पुग्ने भन्ने नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको भनाइप्रति तपाईँ के भन्नुहुन्छ? यसही कुरा बी समयले देखाउला र से बुझ्ने गाह्रो राजनीति। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटोडा बिरगंज सड़क खण्ड खुल्ला छ। त्यसैगरी नानगढ मुगलिन, मुगलिन औवैशी काठमाडौँ, मुगलिन दमोली पोखरा, नानगढ परासी बुटोल सड़क खण्ड पनि खुल्ला छन्। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 चौक चितवन फोन नंबर 0656-63-063 मोबाइल नंबर 98550-61-743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि बिहानदेखि घाम लाग्ने पनि महाशाखाको भनाइ छ। मौसम हेरी सुप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ।